तो आगे देखते हैं, फरमाया आयत नंबर 20 में, अल्लज़ीना आमनू व हाजरू व जाहदू फी सबीलिल्लाह बि अमवालिहिम व अनफुसिहिम आज़मु दरजतन इंदल्लाह व उलाइका हुमुल फाइज़ून। जो लोग ईमान लाए और हिजरत की और अपने अम्वाल और जानों से अल्लाह की राह में जिहाद किया, अल्लाह के हाँ इनका बड़ा दर्जा है, और यही लोग हैं जो कामयाब होने वाले हैं। और क्या है इनके लिए, युबशिरुहुम रब्बुहुम बिरहमतिम मिन्हु व रिज़वानिम व जन्नातिल लहुम फीहा नईमुम मुकीम। और इनके लिए ऐसे बागात हैं जिनकी नेमतें हमेशा रहने वाली हैं, उसमें हमेशा रहेंगे, बिलाशुबा अल्लाह के हाँ इनके लिए बहुत बड़ा अजर है। और क्या है, खालिदीन फीहा अबदा, हमेशा रहने वाले हैं इसमें, और अल्लाह के पास उनके लिए बहुत बड़ा अजर है। वही आयत का हिस्सा दोबारा रिपीट हुआ। अब इस आयत में तफसीलात बयान कर दी कि कौन से लोग हैं जो अल्लाह के काम के होते हैं। पिछली आयत से अगर हम इसको मिलाएं तो हमने देखा कि हाजियों को पानी पिलाने और मस्जिदों के आबाद करने के मुकाबले पे एक किरदार पेश किया गया था, काफ से कमन। क्या माने उस शख्स के, आमन बिल्ला नंबर एक, वल यौम आखिर आखरत पर ईमान, व जाहद फी सबीलिल्लाह तीसरा काम, ला यस्तवून इंदल्ला, नहीं है बराबर अल्लाह की नजर में। किसके बराबर नहीं है, वो लोगों के जो ये काम नहीं करते। फिर बीच में एक हल्की सी बात कर दी कि वल्लाहु ला यहदिल कौम अज़्ज़ालिमीन, अल्लाह ताला जालिम कौम को हिदायत नहीं देता। अब आगे फिर मजीद डिस्क्रिप्शन इसी गिरोह की बताई कि इन लोगों में क्या खूबियां हैं, अल्लज़ीना आमनू, ईमान लाने वाले लोग, वहाजरू, और इन्होंने हिजरत की, वजाहदू फी सबीलिल्लाह, और अल्लाह के रास्ते में जिहाद किया, किस तरह, बी अमवालिहिम व अनफुसिहिम, अपने मालों से और अपनी जानों से। क्या है इनका मुकाम, अब यहाँ से आप इनके दर्जे लिखिएगा। नंबर एक, आज़मु दरजतिन इंदल्लाह, नंबर एक, इनके दर्जे बहुत बड़े हैं अल्लाह के पास। नंबर दो, व उलाइका हुमुल फाइज़ून, ये कामयाब होने वाले लोग हैं, ये बामुराद लोग हैं। तीसरी बात, युबशिरुहुम रब्बुहुम बिरहमतिम मिन्हु, रब इनका रब इनको अपनी रहमत से खुशखबरियां देता है, और क्या देता है, वो रिजवान, अपनी रजामंदी, यानी रहमत और रजामंदी की खुशखबरियां देता है, और क्या देता है, वह जन्नातिल लहुम फीहा नईमुम मुकीम, वो जन्नतें हैं उनके लिए जिसमें कायम रहने वाली नेमतें हैं, यानी खत्म ना होगी। और क्या है इनके लिए, तीसरी आयत में आगे देखिए, खालिदीन फीहा अबदा, हमेशा रहने वाले हैं इसमें, हमेशा, इन्नल्लाह इन्दहु अजरुन अजीम, बेशक अल्लाह के पास अजरे अजीम है। आप देखिए कैसे लगता है कि जैसे पूरी लिस्ट अल्लाह ताला ने गिनवा दी इनामात की उन लोगों के लिए कि जो अल्लाह के रास्ते में काम करते हैं। काम तो किए चार, ईमान, हिजरत, जिहाद, माल और जान के साथ, लेकिन दर्जे कितने मिल रहे हैं, तीन आयतों पे मुहित है। जिहाद के मौजू पे या अल्लाह के रास्ते में जिंदगी को लगाने के लिए बहुत सारी आयतें और अहादीस आती हैं कुरान पाक में, लेकिन सिर्फ एक या दो आपके सामने रखूंगी ताकि इस काम को मजीद अच्छी तरह हम देख सकें कि अल्लाह ताला कौन सा गिरोह तैयार करवाना चाहता है। हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु से एक रिवायत है कि एक शख्स नबी सल्लम के पास आया, कहने लगा मुझे ऐसा अमल बताइए जो जिहाद के हम पल्ला हो, यानी बराबर का हो, या जिहाद कर लूं या वो कर लूं। तो आपने फरमाया मैं कोई ऐसा अमल ही नहीं पाता। इसे ही बुखारी की रिवायत है, यानी अल्लाह के रास्ते में मेहनत करने के बराबर कोई अमल ही नहीं है। अल्लाह अकबर। फिर इसी तरह से ही बुखारी और मुस्लिम की एक रिवायत है अबू सईद खुदरी से, आपसे सवाल किया गया अल्लाह के रसूल लोगों में सबसे अफजल कौन है, आपने फरमाया मोमिन जो अल्लाह की राह में अपनी जान और माल से जिहाद करता हो। سبحان اللہ، اتنے اللہ تعالیٰ کے ہاں درجے ہیں ان لوگوں کے، تو کیا پتا چلا کہ اللہ کے راستے میں جہاد کرنا، محنت کرنا اللہ تعالیٰ کو باقی تمام کاموں سے زیادہ پسندیدہ ہے. دوسری چیز اس آیت میں جو آئی تھی وہ کیا تھی؟ ہجرت. یعنی اگر آپ دیکھیں ان ساری آیتوں میں خلاصہ، تو ایمان، جہاد اور ہجرت، یہ تین بنیادی چیزیں تھیں. ملے گا کیا؟ رب کی رضا اور جنت. بعض لوگوں نے یہاں ایک ربط قائم کرنے کی کوشش کی ہے، یعنی پیچھے آپ دیکھیے کہ ایمان، ہجرت اور جہاد ہے نا، تو وہ اس کو کس طرح سے لاتے ہیں؟ کہتے ہیں کہ اللہ کی رحمت ایمان کی وجہ سے ہوگی. آپ دیکھیے ان آیتوں کو، بلکہ ایروز لگا سکتے ہیں آپ ایک آیت کے ساتھ دوسری میں، یعنی رحمت ایمان کی وجہ سے ہوگی، کیونکہ آخرت میں اللہ کی رحمت اور مہربانی صرف اس شخص پر ہوگی جو ایمان لایا. اور رضوان یا اللہ کی رضامندی جہاد کے عوض ملے گی، کیونکہ جس طرح سب اعمال سے افضل اللہ کی راہ میں اپنی جان اور اپنا مال لگانا ہے، اسی طرح جنت کی سب سے بڑی نعمتوں میں نعمت اللہ کی رضامندی ہے. صحیح رب بن رہا ہے نا. اور تیسری ہجرت، تو کہتے ہیں ہجرت کے عوض انہیں جنت میں ہمیشہ کا قیام نصیب ہوگا، نعیم و مقیم. کیوں؟ کہ انہوں نے اللہ کی خاطر اپنے گھر بار چھوڑے. جب انہوں نے اپنے دنیا کے گھر چھوڑے، اپنے وطن چھوڑے، تو اللہ تعالیٰ ان کو جنت کے ہمیشہ کے گھر دے دے گا. کوئی چیز چھوڑی اللہ تعالیٰ نے؟ کوئی رکھی؟ کچھ اللہ کے راستے میں ہم نے لگایا کہ اللہ تعالیٰ نے ہمیں واپس لوٹایا کہ نہ لوٹایا؟ آج دنیا میں قربانیاں دیتے ہوئے خوف آتا ہے نا، چھٹ جائے گا کیا ہوگا، پھر کیسے کریں گے، پھر جیئیں گے کیسے، پھر مریں گے کیسے، یعنی 100 قسم کے اندیشے دل میں آتے ہیں. اللہ تعالیٰ کہتے ہیں میں تو کچھ نہیں رکھوں گا، تم ایمان لے آؤ، تم مجھے مان جاؤ، میں اپنی رحمتیں تم پہ نچھاور کر دوں گا، تم ہجرتیں کر لو، گھر مال بار اپنی پسندیدہ چیزیں چھوڑو، میں تمہارے لیے جنتوں میں ہمیشہ کے گھر بنا دوں گا، اور تم میرے راستے میں جہاد کر لو، میں تمہیں اپنی رضامندی دے دوں گا. کون ہے جو یہ سودا نہ کرے؟ اب دیکھیے کہ کتنا آسان ہو جاتا ہے نا کسی چیز کے بدلے کو پانے کی خواہش میں وہ کام کرنا. جب آپ کو پتا ہوتا ہے نا تم یہ کام کرو تو پھر میں تمہیں یہ دوں گی، تو لوگ خوشی سے کر لیتے ہیں. اور اگر کسی کو پتا چلے کہ کام کرنا ہے لیکن ملنا کچھ نہیں، تو لوگ کریں گے بھی تو ایسا جیسے نہیں کیا، اور کہیں گے اور آئیں گے نہیں. اللہ تعالیٰ بار بار ہمیں بدلے دکھاتا ہے کہ دیکھو میں تمہیں یہ دوں گا، میں تمہیں یہ دوں گا، تمہیں یقین نہیں آ رہا، چلو یہ بھی دے دوں گا، اچھا یہ نہیں، دیکھو یہ بھی کر لو، یہ بھی کر لو. پھر کون ہے جو انسان اللہ تعالیٰ کے ساتھ اپنا معاملہ اچھا نہ کرے؟ پھر کیوں انسان اللہ کے راستے میں نہیں جاتا؟ اس کی کچھ وجوہات ہوتی ہیں. دل چاہتا ہے، اندر تڑپ ہے، ارج ہے، چاہتے ہیں کچھ کرنا، لیکن کر کیوں نہیں پاتے؟ کچھ چیزوں نے پاؤں پکڑے ہوئے ہیں، کچھ چیزیں انسان کو روکتی ہیں. تب اگلی آیتوں میں اللہ تعالیٰ انہی چیزوں کی لسٹ تیار کرواتے ہیں. اچھا یہ ہیں تمہارے ویک پوائنٹس، یہ ہیں تمہاری کمزوریاں، اس کے لیے نہیں آتے میرے راستے میں، تو پھر سن لو. یا ایھا الذین آمنوا لا تتخذوا آباءکم وإخوانکم اولیاء اولیاء ان استحب الكفر على الايمان ومن يتولهم منكم فاولئك هم الظالمون. اے ایمان والو، اگر تمہارے باپ اور تمہارے بھائی ایمان کے مقابلے میں کفر کو پسند کریں تو انہیں بھی اپنا رفیق نہ بناؤ، اور تم میں سے جو شخص انہیں اپنا رفیق بنائے گا تو ایسے ہی لوگ ظالم ہیں. پیچھے سے آپ نے دیکھا پہلی ہی آیت جو اس لیسن کی گزری تھی، اس میں ہم نے یہی بات کی تھی نا کہ جب مشرکین کے داخلے پہ پابندی لگی تو کچھ لوگوں کو تکلیف ہوئی کہ خون کے رشتے ہیں، اپنے لوگ تھے، اب وہ نہیں آئیں گے، نہیں ملیں گے، تو اللہ تعالیٰ نے ان کی ذہن سازی کی. اب دوبارہ اسی مضمون کی یہاں تکرار ہے کہ دیکھو تمہارے باپ، آبا جو ہے یہ اب کی جمع ہے، باپ کے اوپر بھی باپ، یعنی یہاں باپ، دادا، چچا، یہ سب لوگ مراد ہیں اس سے، کہ ایسے تمام لوگوں کو تم اگر اپنے ساتھ اتنا عزیز رکھتے ہو کہ وہ تمہارے اور اسلام کے راستے میں رکاوٹ بن جاتے ہیں تو پھر تم ان کو چھوڑ دو. لا تتخذو اخذ یوخذو سے ہے پکڑنا یعنی بنانا, یہاں مراد ہے ان سے معاملے کرنا. اپنے باپوں کو و اخوانکم اپنے بھائیوں سے کو کیا اولیاء, ولی. اولیاء ولی کی جمع ہوتی ہے دوست, بہت زیادہ خیر خواہ, سپورٹیو, جو کسی کے انسان بہت زیادہ اس کی یعنی مدد کرے, اس کو ویریفائی کرے لوگوں کے سامنے. ان استحب الکفر علی الایمان, اگر وہ کفر پر یعنی ایمان پر کفر کو ترجیح دیں, یعنی دو باپوں اور بھائیوں سے دوستی کرنا محبت کرنا منع نہیں, لیکن منع کب ہو جاتی ہے جب وہ ایمان کے اوپر کفر کو غالب کر دیں, کفر کو پسند کریں ایمان کو چھوڑ دیں. تو پھر اگر تم نے ایسے لوگوں کے ساتھ دوستیاں رکھی تو پھر وہ یاد رکھے کہ وَمَنْ يَتَوَلَّهُمْ مِنْكُمْ, جس نے ان سے دوستیاں کی, فَأُولَئِكَ هُمُ الظَّالِمُونَ, تو ایسے ہی لوگ پھر ظالم ہوں گے, وہ ظلم کرنے والے ہیں. اصل میں اس آیت میں ایمان کی تکمیل کب ہوتی ہے یہ بتایا گیا. ایمان کا تقاضا کیا ہے؟ کہ باپ اور بھائی کافر ہوں تو قرابت تو کیا, ان سے رفاقت بھی نہ رکھی جائے, اور اگر مومن یا مسلمان اس معیار پر پورا نہیں اترتا تو مان لے کہ اس کا ایمان مکمل ہی نہیں. یہ پرکھنے کے طریقے ہوتے ہیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے ایک بار نبی صلی اللہ علیہ وسلم سے فرمایا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم, آپ مجھے اپنی جان کے علاوہ ہر چیز سے پیارے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ عمر, تمہارا ایمان اس وقت تک پورا نہیں ہو سکتا جب تک میں تمہیں تمہاری جان سے بھی زیادہ عزیز نہ ہو جاؤں. اس بات کو عمر نے فرمایا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم, اب مجھے آپ میری جان سے بھی عزیز ہیں. تو آپ نے فرمایا کہ تمہارا ایمان مکمل ہوا. اسے ہی بخاری کی روایت ہے. اس سے کیا پتہ چلتا ہے؟ ایک ہوتا ہے ظاہری دعویٰ, ایمان کا ظاہری دعویٰ, ہم ایمان لانے کی بات کرتے ہیں, لیکن ایک ہوتا ہے تقاضوں والا ایمان, جس کے تقاضے بھی پورے کیے جائیں. یہاں ہمیں ایمان کے دعوے سے نکال کے تقاضے پورے کیے کرنے والا ایمان جو ہے اس کی دعوت دی جاتی ہے, اور فرمایا کہ اگر اس کے راستے میں کوئی رکاوٹ ہے تو پھر تم ان کو خود ہی دیکھ لو. مکہ سے جب لوگ مدینہ میں آئے اور آہستہ آہستہ جب اسلام پھیلتا گیا تو گھر گھر میں یہ جنگ لگی ہوئی تھی. ہمارے لیے تو شاید آیتیں اتنی اہم نہیں ہوتی اگر ہم اس کو ڈائریکٹ اسلام کے ٹیکس میں لیں, لیکن وہ لوگ جو کنورٹ ہوتے ہیں ان سے پوچھئے, جب وہ مسلمان ہوتے ہیں اور اپنے پچھلوں کے لیے تڑپتے ہیں, جب وہ ان کو اپنے تہواروں پہ بلاتے ہیں, جب وہ سب کو ایسے کام کرتے دیکھتے ہیں کہ جو ان کے دی اچھے نہیں, آپ ذرا سوچیے کہ ان کے دلوں پہ کیا گزرتا ہوگا. یعنی میں ایک ایسی لڑکی کو جانتی ہوں کہ پیرنٹس ابھی اس کے کرسچین تھے, تو جب گھر میں کوئی ایسا موقع ہو جاتا تھا نا تو وہ گھر سے آ جاتی تھی. یعنی کبھی اس نے ادھر ہمارے پاس آنا تو ان یوزل بیٹھنا, یعنی فیل ہوتا تھا کہ ڈیلے کر رہی ہے اور ٹائم پاس کرنا چاہ رہی ہے اور بیٹھنے سے کہنے ریڈ بک ہیئر اینڈ کین ڈو دس. تو ایک دن میں نے اس سے پوچھا تو کیا, تو کہنے لگی کہ ٹوڈے ایٹ مائی ہوم دیر از اے پارٹی اینڈ مائی موم اینڈ فادر انوائٹ دیئر فرینڈز, اور یعنی وہاں وہ سب سٹف ہوگا جو ہوتی ہیں چیزیں, تو آئی ڈونٹ وانٹ ٹو اسٹے وتھ دیم, اور سات آنکھوں میں آنسو ہوتے ہیں. یعنی ہم واقعی اگر محسوس کریں تو اللہ تعالیٰ نے ہمیں کتنی آزمائشوں سے بچایا ہوا نا. آج بھی آپ دیکھیے کہ کئی لوگ ہیں جو خود مسلمان ہیں, یعنی ایسے لوگ ہیں جو کنورٹ ہوئے, الحمدللہ دین سیکھا پھر علم سیکھا, یعنی سعودیہ میں بڑی بڑی یونیورسٹیز میں پڑھے, ماں باپ ابھی بھی کفر پہ. ایسے ہی لوگوں کو کہا کہ تم صبر کرو, اگر وہ کفر پہ ہے پھر تم نے ان کو نہیں ماننا. اسی طرح اگر ہم اس کو اپنے مسلمانوں کے ٹیکس پہ لیں تو کفر کو کفر العمل کر دیں, یعنی نافرمانیوں والا دین, یا اسلام تو ہے لیکن اسلامی ریچولز کا انکار کرتے ہیں, پھر بھی نہیں چھوڑنا. کیا اس مطلب پھر بھی ان کی بات کو نہیں ماننا. اب آپ دیکھیے کہ کیا اس آیت کو پڑھنے کے بعد ہمارے پاس کوئی گنجائش نکلتی اس بات کی کہ کیا کریں, برادری کا معاملہ ہے, خاندان کا معاملہ ہے. یہ آیت ہائی لائٹ کر کے اپنے پاس لکھ رہے, جہاں کوئی محبت آپ کو اللہ کے دین کے خلاف کام کے لیے بلائے وہاں اس کو پڑھ لیں یا سنا دیں. ये अपने पास लिख ले अपने दिल की तसल्लियों के लिए। और अगली आयत में तो पूरी लिस्ट दे दी। मुझे तो ऐसे लगता है कि इंसान को खोल के रख दिया कि हम तुम्हारे दिल के अंदर छुपे हुए ख्यालात तक को जानते हैं कि क्या क्या चीजें हैं जो तुम्हें दुनिया में पसंद होती है। फरमाया कुल, कह दीजिए। इनका ना आबा उकुम, अगर तुम्हारे बाप, व अबना उकुम, और तुम्हारे बेटे, व इख्वानुकुम, और तुम्हारे भाई, व अजवाजुकुम, और तुम्हारी बीवियां या शोहर, व अशीरतुकुम, और तुम्हारे कुंबे वाले, व अमवालु निकतरफ तुमूहा, और वो माल जो तुमने कमाए हैं, व तिजारतुन तख्शौन कसादहा, और तिजारत जिसके मंदा पड़ने पर तुम डरते हो, व मसाकिनु तरदौनहा, और तुम्हारे वो घर जो तुम्हें पसंद हैं, अहब इलैकुम मिन अल्लाहि व रसूलिही, ज्यादा प्यारे हैं तुम्हारे लिए अल्लाह और उसके रसूल की निस्बत, व जिहादिन फी सबीलिही, और अल्लाह के रास्ते में जिहाद से तो याद रखो, फतरबसु हत्ता याती अल्लाहु बि अम्री, कि फिर अल्लाह ताला अपना हुक्म लेके आए। वल्लाहु ला यहदिल कौमल फासिकीन, अल्लाह ताला फासिक कौम को हिदायत नहीं देता। अल्लाह ताला का फैसला क्या है कि जो नाफरमान है फिर वो हिदायत से दूर है। बहुत ही, आप क्या कहें इसको, कि यानी ऐसी आयत है ये कि जो इस चीज पे सोचने के लिए मजबूर कर देती है कि वाकई अल्लाह ताला दिलों के पहचानता है। अंदर जो छुपी हुई मोहब्बतें हैं, जो इंसान के दिल के वसवसे हैं, जो ख्वाहिशात हैं, एक एक को अल्लाह ताला ने खोल के रख दिया कि तुम्हें क्या कुछ नहीं पसंद, किन किन चीजों की वजह से तुम अल्लाह के दीन की तरफ नहीं आते, कौन कौन सी चीजें हैं जो तुम्हें अल्लाह के रास्ते के जिहाद की बजाय अपने नफ्स के साथ और अपने माल के साथ जिहाद करने पे मजबूर करती है। उनमें सरे फहरिस्त तुम्हारे बाप है। इन काना आबाओ को, बाप से मुराद फिर वो सारे रिश्ते, सच्चा बाप, बाप का बाप, आगे ऊपर से ऊपर। अबनाओ को, अबना इबन की जमा है, बेटा, फिर बेटे के अंदर पोता, नवासा, फिर आगे इसी तरह नीचे से नीचे चलते जाए, यानी जैसे सिलसिला ऊपर चलता है वैसे ही ये सिलसिला नीचे की तरफ आता है। और क्या, वह इख्वानुकुम, भाई, भाइयों में अपने भाई, सौतेले भाई, सगे भाई, और हर एक चीज रिश्ता जिसका भाई के दर्जे पे ला सकते हैं, शोहरों के भाई या उनके आगे दूसरे मामले। फिर इसी तरह वह इख्वानुकुम, व अजवाजुकुम, तुम्हारी बीवियां। अजवाज जौज से है, यहाँ कुम चूंकि मुज़क्कर की ज़मीर है इसलिए बीवियां इसका हम तर्जमा करते हैं। इसके अलावा जौज या अजवाज का लफ्ज शोहर और बीवी दोनों के लिए आता है, यानी मुराद है बीवियां। अब बीवियों से मुराद फिर वही बात के जैसे बीवियां मुराद हैं, इसी तरह इससे शोहर भी मुराद है बीवियों के लिए। व अशीरतुकुम, और तुम्हारे कुंबे। अशीरा जो लफ्ज है ना, ये इसम जमा है, वो करीब तरीन रिश्तेदार जिनके साथ आदमी जिंदगी के शबो रोज गुजारता है, कुंबा, कबीला, फैमिली जिसको आप कहते हैं। अब देखिए, आशरा का मानी होता है जीना। ये जो लफ्ज है ना हमारे यहाँ मुआशरा, हमारा मुआशरा सोसाइटी, ये मुआशरा भी इसी से, ये लफ्ज आशरा का माना होता है 10। तो अशीर फिर उसी की तस्गीर हो गई, यानी अमूमन फैमिली मेंबर 10 या 10 से कम ही होते हैं ना, जबकि इसके बरक्स जो खानदान होता है वो बड़ा होता है। अरबों में हर मुख्तलिफ लेवल पे मुख्तलिफ नाम हो जाते हैं, कुंबा, कबीला, बिरादरी, फसीला, व फसीलतिहल्लति तूवी, सूरत मारिज में आएगा। तो यहाँ अशीरा क्या है, आपके फैमिली मेंबर्स, यानी हस्बैंड, वाइफ और उनके बच्चे, यानी जो बिल्कुल करीब के लोग होंगे। फिर आगे अमवालुन, माल की जमा है, कैसे, निकतरफ तुमूहा, काफ रा फा इसका रूट होगा, करफा एक तरफा कमाने को कहते हैं। अब आप देखिए कि جہاں کیا مراد ہے؟ اقتراف کہتے ہیں کسب کو، کمائی کے معنوں میں، تجارت، سودے کی خرید و فروخت، جس سے مقصد نفع کا حصول ہو. آگے اس کا اپوزٹ بھی آ رہا ہے، تجارت تخشون کسادہ. کساد کیا ہوتا ہے؟ مندہ. یعنی وہاں کمانا تھا اقتراف، تو یہاں گمانا ہے یعنی مندہ. سامان فروخت موجود ہو لیکن خریدار نہ ہو، اس کو کساد کہتے ہیں. آپ نے سنا بھی ہوگا اردو میں بھی، کساد بازاری، یعنی مندہ ہے، آج کوئی کسٹمر نہیں ہے مارکیٹ میں. وہ مساکنو، مسکن کی جمع، تردونہا، راد واد جا سے، تم پسند کرتے ان کو، ان ساری چیزوں کو تم پسند کرتے ہو. کیا یہ احب الیکم؟ احب کا لفظ ہا با اور با سے ہے، حب، یہ لفظ محبت بھی اسی سے ہی ہے. حبہ کہتے ہیں دانے کو. اب دانا کہاں ہوتا ہے؟ زمین میں چھپا ہوتا ہے نا. دانا آپ زمین میں چھپاتے ہیں، پھر اس سے پودا اگتے ہیں، فصلیں اگتی ہیں. اسی طرح محبت بھی دل میں چھپی ہوتی ہے. جس کے لیے جتنی محبت ہوتی ہے اتنے ہی پھل اگتے ہیں اس کے لیے، اتنا ہی انسان اس کا من پسند ہو کے دنیا میں جینا چاہتا ہے اور اس کے ساتھ رہتا ہے. اور مسکن کہتے ہیں عربی میں وہ جگہ جہاں انسان موسم کی شدتوں اور حادثات سے بچنے کے لیے بنا لے. یعنی مساکن، مسکن کیا ہے؟ کہ ایسی چیزیں جہاں انسان عزت کے ساتھ ان تمام مصائب اور حالات کو سنبھالتے ہوئے رہے اور اپنے بیوی بچوں کے لیے حفاظت، ان کی حفاظت کے لیے تعمیر کرتا ہے. اب آپ دیکھیے کہ یہ ساری چیزیں انسان کی ضرورت ہے، مقصد نہیں. یعنی یہ وہ چیزیں ہیں جن کی رغبت میں نفس پھر کبھی کبھی اللہ کے راستے میں کام کرنے سے رک جاتا ہے. ہجرت کرنا چاہتا ہے تو ان چیزوں کی محبت آنے لگتی ہے، جہاد کرنا چاہتا ہے ان چیزوں کی محبت پاؤں پکڑ لیتی ہے، اور انسان امتحان میں اپنے آپ کو محسوس کرتا ہے کہ اللہ تعالیٰ میں کروں تو کیا کروں، میرا کیا معاملہ ہوگا، میں کیسے انسان ان لوگوں کے ساتھ رکھوں. اگر ہم سب بھی غور کریں تو یہ وہی چیزیں ہیں نا کہ جو ہم سب کے لیے بھی تو ایک رکاوٹ بنی ہوتی ہیں. آپ کبھی بھی دیکھ لیں اپنے اوپر غور کر کے، اپنے حالات پہ، کہ کہیں نہ کہیں ضرور ہی ہم ان میں سے کسی ایک چیز کی وجہ سے اٹکے ہوتے ہیں. نماز کیوں لیٹ ہوتی ہے؟ گھر صاف ہو رہا ہے. اللہ کے حکم کیوں ٹوٹ رہے ہیں؟ شوہروں کو خوش کر رہے ہیں. غلط رسومات رواج میں کیوں جا رہے ہیں؟ خاندان برادری کا معاملہ ہے. تجارت ہمارا کتنا ہم سے جھوٹ سچ کروا لیتی ہے، دھوکہ دہی کروا لیتی ہے، کیونکہ مال لینا ہے. باپ دادا کا نام لے کے آپ دیکھیے کہ انسان بڑے بڑے غلط کام کر لیتا ہے، ان کے کارناموں پہ فخر کرنے لگتا ہے، اور اس طرح سے محسوس کرتا ہے کہ جیسے شاید میری کامیابی کا ذریعہ ہی یہی ہے. تو ہم سب کو بھی اپنے دل کے جذبات کو چیک کرنا ہے. ان چیزوں سے محبت کرنا منع نہیں ہے، لیکن جب ان کی محبت اور اللہ کے حکم کے بیچ میں ٹائے پڑ جائے، دس اور دس، دس اور دس، کس کو چوز کرتے ہیں؟ یعنی ہم کیسے محسوس کریں گے کہ ہم ان میں سے کس، کیا ہم اس آیت کی روشنی میں کہاں ہیں؟ کیونکہ آپ دیکھیے کہ آیت کے آخر میں بہت بڑی وعید ہے، حتی یاتی اللہ بعمری، اللہ اپنا عذاب کا حکم لے گا، اللہ کا فیصلہ آ جائے گا تم پہ، وہ تمہارے خلاف آ جائے گا. یعنی یہاں بھی امری ہی سے مراد عذاب ہی ہے، اللہ کا عذاب نہ آ جائے تم پہ کہ تم کس کو قبول کرتے ہو اور کس کو چھوڑتے ہو. سورۃ مجادلہ آیت نمبر 22 میں بھی ایک آیت ہے، اس میں بھی آتا ہے کہ لا تجد قوما یؤمنون باللہ والیوم الآخر يوادون من حاد الله ورسوله ولو كانوا آباءهم وأبناءهم وإخوانهم وعشيرتهم أولئك كتب في قلوبهم الإيمان وأيدهم بروح من ويدخلهم جنات تجري من تحتها الأنهار خالدين فيها رضي الله عنهم ورضوا عنه أولئك حزب الله الا ان حسب اللہ ہم المفلحون. گن گن کے بتا دیا کہ جو ایسے تمام معاملات میں اللہ اور اس کے رسول سے زیادہ محبت کرے گا پھر وہی ہے جس کے دلوں کو اللہ تعالیٰ نے ایمان کے لیے منتخب کر لیا، لکھ دیا ان کے اندر ایمان. ہم بھی تو اپنے آپ کو چیک کریں اور دیکھیں کہ کہاں ہم کس سلسلے میں کیا بات کرتے ہیں، یعنی ہم اپنے دین کو لیس پرائرٹی کر لیتے ہیں، ان ساری چیزوں کو آگے لے آتے ہیں. کبھی بھی آپ دیکھیں، ہم کئی معاملوں میں دیکھیں تو ہمارا دین سب سے پیچھے کیوں پڑتا ہے؟ کہ کوئی چیزیں اور ہوتی ہیں. دیکھیں، ایک وہ چیز ہے کہ کچھ بھی نہیں ہے تو کوئی ایک بھی چیز ہوگی نا دکھ جائے گی عام حالات میں. جیسے آپ دیکھیں آگے رکاوٹیں ہیں نا، رکاوٹ کوئی نہیں تو چیز دکھ رہی ہے، لیکن جب رکاوٹیں آتی ہیں تو وہ چیز پیچھے چلی جاتی ہے نا، پھر ضرورت کرتی ہے اس چیز کو آگے لائیں. ایک وہ شخص ہے جو ان میں سے کسی آزمائش کا شکار نہیں ہے، بالکل اس کے پاس ایسا کوئی کام نہیں، کسی کی طرف سے بوجھ نہیں، پریشر نہیں، وہ اللہ کے دین کا کام کرتا ہے، کسی بھی لیول پہ کرتا ہے، ٹھیک ہے، وہ تھوڑا بھی کرے گا تو چل جائے گا. لیکن وہ شخص جو ان ساری محبتوں اور ان چیزوں کی باتوں کے اندر سے اٹھ کے کام کرے گا، پھر اس کو کم از کم اتنا تو کرنا پڑے گا نا کہ ان چیزوں سے آگے نکل جائے، پھر اس کو زیادہ کرنا پڑے گا. یعنی نعمتیں زیادہ ہوتی ہیں تو پھر ان کا حق بھی زیادہ ادا کرنا ہے، اس کے تقاضے بھی زیادہ ہوتے ہیں. ہمارا معاملہ کیا ہے کہ مال کم ہوتا ہے تو ہم نیکیاں زیادہ کر پاتے ہیں. مال زیادہ اس لیے ملتا ہے کہ اور نیکیوں کے موقع لے لو، تمہیں اور کچھ کام کرنا آسان ہو، تو تب ہم اور زیادہ پھر اس کو اپنی دنیا کی چیزوں میں لے آتے ہیں، پھر 99 کے چکر میں آتے ہیں، چلو راؤنڈ فگر کر لو. کم مال ہوتا ہے تو کھلے دل خرچ کرتے ہیں، اچھا تمہیں بھی چاہیے تم بھی لے لو، تم بھی لے لو. جس دن آپ مال جمع کر لیتے ہیں نا، گن کاؤنٹ کر لیتے ہیں نا، جس دن آپ اپنے برس کے پیسے، دل تنگ ہوتا ہے. میں نے تو اس چیز کا آزمایا، میں گنتی نہیں، مجھے خود نہیں پتا تھا میرے پرس میں کیا ہے. جس دن گن لیا اسے مشکل میں پڑ جاتا ہے انسان، اچھا یہ اتنے، اچھا نہیں، اچھا کم ہے، اچھا یہ اور وہ، ضرورت ہی نہیں. جب آپ گننے لگتے ہیں تو پھر آپ کا دل گھٹنے لگتا ہے، مال رکاوٹ آتا ہے نا جی. یعنی بعض دفعہ ہم باپ دادا کے نام لے کے یا خاندانی دادیوں نانیوں کے نام لے کے کئی فرسودہ چیزوں پہ رہتے ہیں، کالے کپڑے نہیں پہننے، یہ نہیں کرنا، مہندی نہیں لگانی، سہاگن کو یہ نہیں کرنا، تو یہ بھی چیزیں اس میں آتی ہیں. بنیادی طور پہ اس میں بھی یہی چیز آ گئی نا کہ کیسے ان رشتوں کا نام لے کے اللہ کے حکموں کو تم بدلتے ہو. یعنی بعض دفعہ ہم لوگ افطاریاں اور اس طرح کے نیکی کے کاموں کے لیے بھی خاندانوں کو جمع کرتے ہیں، لیکن اس میں بھی اتنی کوتاہیاں ہو جاتی ہیں، بے پردگی اور نمازیں قضا ہوئیں یا پھر مکسنگ ہوئی، کہ بعض دفعہ وہ پھر اصل عبادت بھی ختم ہوتی ہے. وہ روزہ جو آپ اکیلے میں بیٹھ کے کھولتے ہیں یا جس میں آپ اپنے خشوع کے ساتھ کرتے ہیں فیملی کے ساتھ، تو بعض دفعہ وہ بڑی بڑی گیدرنگس کے اندر خراب ہونے لگتا ہے. اسی طرح کی باتیں یعنی میں نے بھی کہیں سنی کہ بعض دفعہ ایسا ہوتا ہے کہ اب ٹرینڈ چل پڑا ایک، اور وہ یہی ہے کہ بڑے بڑے ہوٹلز میں افطاریاں ہوتی ہیں. یعنی پاکستان کی بات مجھے کسی نے بتائی تھی کہ وہاں پہ ہوٹلز میں اب افطاریاں ہوتی ہیں. پھر اس سے بھی بات بڑھتے بڑھتے اب کیا ہوا کہ بوفے سسٹم جو ہوتے ہیں، جو بڑے برانڈ نیمز ہوٹلز ہیں وہاں ہوتی ہیں، اب ان کے رول کیا ہیں کہ وہ میوزک لگاتے ہیں. تو انہوں نے کہا کہ رمضان میں آئے ہوئے میوزک بند کرے، تو انہوں نے کہا نہیں، یہ ہماری مینجمنٹ کا مسئلہ ہے کہ ہم بند نہیں کر سکتے. ہاں آپ کہتے ہیں تو پھر ہم اس میوزک کی بجائے بانسری کی آواز لگا دیتے ہیں، یا ہم اس کی جگہ پہ کوئی اور اس طرح کی کلپنگ وغیرہ لگا دیتے ہیں، لیکن ہم بند نہیں کر سکتے. تو یہ بھی اس میں آ گیا نا کہ فیملیز کے نام پہ ہم نیکی کے کام میں بھی خرابیاں کرتے ہیں. شادیوں میں جاتے ہیں تو کیا کچھ نہیں کرتے، یعنی ماں باپ یا باپ دادا کا نام لے کے ایک مخصوص طریقے سے عبادت کرنا، نماز پڑھنا، کہ جی ہمارے خاندان میں تو شروع میں ایسے ہی پڑھتے تھے. اکیلے میں نماز پڑھتے ہیں تو مل کے پڑھ لیتے ہیں، اچھی پڑھ لیتے ہیں سنت کے مطابق، لیکن جہاں اپنی فیملیز کے ساتھ ہوئے یا ان کے سامنے گئے تو پھر وہی طریقہ اختیار کرتے ہیں جو شروع سے ہوا. یہ بھی سب چیزیں اسی کے اندر آتی ہیں نا. یعنی کمانے میں آپ دیکھ لیں تو آخر کیا مشکل پڑتی ہے رستے میں، یہی چیز ہے نا کہ اگر حلال پہ گئے تو پھر کم ہو جائے گا. علامہ اقبال کا ایک شعر بھی یاد آ رہا ہے کہ اے طائر لاہوتی، اس رزق سے موت اچھی، آتی ہو جس سے پرواز میں کوتاہی. یعنی وہ رزق جس سے انسان کے اندر اللہ کے راستے میں چلنے اور بھاگ دوڑ کا جذبہ کم ہو، پرواز کم ہونے لگے، اسے تو موت اچھی. یعنی وہ یہ پسند کرتے تھے، اور آج ہم کیا چاہتے ہیں؟ ہم کہتے ہیں جہاں سے ملتا ہے لے لو. ہم یہ کبھی نہیں سوچتے کہ لینا تو اسی سے ہی ہے، اس کے راستے میں اموال طرف تموہا، جو مال کماتے ہو وہ کہیں سے خرچ کروا دے گا، کوئی اللہ سے بھاگ سکتا ہے؟ یعنی آپ دیکھیے کہ ہم ایک غلط طریقے سے لے لو کچھ نہیں ہوتا، چیٹ کر لو لے لو $500 کچھ نہیں ہوتا. आप देखेंगे कल चलते चलते आपकी गाड़ी कहीं रुक जाएगी, और आप जब जाएंगे वहां पे खड़े होंगे मैकेनिक के पास, तो वो एग्जैक्टली $500 का बिल पकड़ाएगा आपको। अच्छा, अब अकलमंद क्या है, वो ये सोचे कि ये 500 का खर्चा क्यों आया, और अच्छा मैंने कल कुछ ऐसा काम किया या पिछले दिनों के कि उसकी सजा मिली है। और जो कम अकल होता है ना, वो पता है कैसे सोचता है, कहता है देखा शुक्र है वहां 500 ले लिया था, आज काम आ गया ना, वहां ना लिया होता तो फिर आज मैं इधर गाड़ी का क्या देती। सोच का फर्क है ना, कि वहां से इधर से लेने के बजाय उधर ले गए। शायद पहले भी मैंने आपको सुनाया होगा कि एक दफा यानी जुमे का दिन था, तो जो घर का मर्द है वो मस्जिद में जाने पे डिलेइंग जैसे लोग करते हैं, आहिस्ता आहिस्ता आखिर में जाऊंगा आखिर में जाऊंगा, तो घर की खवातीन भी थी एक बच्चा भी था, तो इतने में खेलते खेलते बच्चे को चोट लगी, जैसे ड्रेसर से वो गिरा तो उसको खून निकलने लगा, तो बाप घर में ही था, पकड़ा और माँ के साथ हॉस्पिटल ले गए और बच्चे को स्टिचेस वगैरह लगे। तो बाद में जब बात हुई तो वो कहने लगा देखा तुम लोग मुझे कहते थे कि चले जाओ नमाज के लिए, अगर मैं ना इधर होता तो तुम लोग कैसे जाती इसको डॉक्टर पे लेके। तो किसी ने उनको फिर ये भी कहा कि आप ये क्यों नहीं सोचते कि ये इस मासूम को चोट लगी किस गुनाह पे, इसको तो कुछ नहीं हुआ ये तो भूल जाएगा, माँ बाप को तकलीफ आई, आपके ना जाने के जुर्म में इस बच्चे को चोट लग गई। तो सोच है ना, हम जिस तरीके से अल्लाह ताला के काम को मामले को देखें हमें वैसे ही वो समझ आने लगता है। अपनी खानदानों के नाम पे शादियों की रसूमात में ऐसे काम करने के लोग क्या कहेंगे, मेहंदी नहीं उबटन नहीं, या शादियों से पहले आप कोई ऐसा काम करा लेंगे जिससे लगे कि अल्लाह को भी राजी कर लिया, या दर्स भी करके जाए ताकि बरकत हो जाए, और बाकी वक्त अब आपको आने की जरूरत नहीं, आप घर बैठ के दुआ करिएगा, अब हम अपना काम कर रहे हैं। तो ये सब क्या है, अल्लाह के हुक्म को दूसरी तरफ ले जाने वाली बात है ना। और अमूमन ऐसे वक्त में भी लोग क्या कहते हैं, क्या करें फिर खानदान को मुंह दिखाना पड़ेगा, नाक कटेगी। फिर अब देखिए ससुराली रिश्तों का नाम लेके लोग कहाँ कहाँ अल्लाह के हुक्मों को झुठलाते हैं, खानदान के नाम पे सास ससुर क्या कहेंगे, बच्चियों को जो तरबियत दी जाती है उसमें क्या दिया जाता है, उनकी गलत भी मान लेना, उनकी नाफरमानियों को भी मान लेना, देखो बुरा ना बनना, क्या है ये, क्या ये अल्लाह ताला के दीन के साथ अपने आप को यानी मुख्तलिफ करके नहीं करने वाली बात। मुझे तो ऐसे लगता है कि हम चारों तरफ से जकड़े हुए हैं ना इन रस्मों रिवाज के जाल के अंदर, हमारे अंदर इतनी कमजोरी आ गई, हम इतने ज्यादा इन चीजों में जकड़ के कि अल्लाह का हुक्म तो दूर की बात है, यानी हम तो नमाज के लिए नहीं उठते, जिहाद की बात तो दूर की बात है, फजर के लिए कितने उठते हैं, और खास तौर पे अगर जवानी है और शादीशुदा जिंदगी है और शुरू के दिन है, कितने लोग हैं जो फजर के लिए नमाज के लिए जाना चाहें, और कितने हैं जो इन मोहब्बतों को पीछे डाल के कहें कि अल्लाह का हुक्म आ गया। अब देखिए कि हजरत हंसला जो थे, जब उहद की जंग हुई तो उसके लिए जब कॉल आई तो ये अपनी बीवी के साथ थे और चले गए, जहाद की कॉल आई वहां चले गए, शहीद हो गए। बाद में बीवी ने आके कहा अल्लाह के नबी सल्लम सिर्फ ये बताना चाह रही हूँ कि ये जो नाबत से थे इन पे गुसल वाजिब था, कहा गम ना करो फरिश्ते इसको गुसल दे रहे हैं। मैं सोचती हूँ कैसे वो किरदार थे कि जिनको उनकी बीवियां उनकी मोहब्बतें अल्लाह के रास्ते से नहीं रोक सकती थी, और वो वही काम करते थे जिसका वक्त आ जाए। अल्लाह के नबी सल्लम के बारे में आता है कि आप अपनी बीवियों से बैठ के बातचीत में मसरूफ होते, ऐसे लगता है कि बड़ी मोहब्बत है, और इधर मुअज्जिन अजान देता तो आप वहां से यूं उठ के चले जाते कि जैसे आप किसी को जानते नहीं। आज हम कितनी गप्पे लगाते रहते हैं, खानदान के लोग मिले हुए, चलो कौन सा रोज रोज मिलेंगे, हमने अल्लाह की नेमतों और अल्लाह की रहमतों के मौकों को भी अपने लिए गुनाहों की लिस्टें तैयार करने के लिए कर दिया। फिर जब सारे खानदान वाले मिलके बैठते हैं तो फिर गिबते हैं, फिर अगले पिछले किस्से कहानियां, उसका क्या हुआ उसने क्या किया, कान बड़ी आवाज नहीं सुनाई देती। यानी आप देखिए कि ये जो बात है ना, हत्ता याती अल्लाहु बि अम्री, आप इस एक लफ्ज को हाईलाइट करके इसके नीचे देखें, अल्लाह का हुक्म आ गया, अजान का हुक्म आ गया, नमाज का हुक्म आ गया, अल्लाह के रास्ते में जाने का हुक्म आ गया। हम आम हालात में अल्लाह के रास्ते में भाग भाग के निकलते हैं, जरा हमारे घर में कोई हमारा प्यारा आ जाता है तो हमारे कदम रुक जाते हैं, हमारे अपने ही बच्चे घर में आ जाए तो हम परेशान होते हैं, हमारे शौहर हमारे घर में आ जाए तो हम कहते हैं कि नहीं अब ये काम नहीं हो सकता, हमारी नमाजें लेट होती, हमारी इबादत लेट होती, इस सारी चीजें जो है इंसान को बताती हैं कि अल्लाह का हुक्म पहले है और तुम दूसरी चीजों को पीछे रखो। और आप देखिए कि इस्लाम इन चीजों से रोकता नहीं है, ये मोहब्बतें हैं, फितरी हैं, जरूरी हैं, लेकिन मैनेज करो, प्रायोरिटाइज करो, किस चीज को पहले और किस चीज को बाद में करना है, और जो इसको करेगा फिर वही इंशाल्लाह अपनी जिंदगी को एक बैलेंस के साथ रखेगा। क्रिश्चियनिटी में आप देखिए कि रहबानियत के नाम पे इन रिश्तों को खत्म कर दिया, कोई शादी नहीं कुछ नहीं, कोई किसी के हकूक नहीं, अलग जाके इबादत करो, दूसरी तरफ चले गए। कुछ लोगों ने अपने आप को इतना ज्यादा इन्वॉल्व किया कि इन चीजों की बुनियाद पे भी अल्लाह की बात को छोड़ दिया। इस्लाम एक बिल्कुल मॉडरेट रिलीजन देता है, दरमियान में रहो, अल्लाह का हुक्म आ गया तो उधर चल पड़ो, अजान हुई तो नमाज के लिए जाओ, फारिग हो तो घर में बैठो। हम क्या करते हैं, फारिग हैं तो भी बाहर फिर रहे हैं, घूम रहे हैं, नमाज का तो खैर परवाह ही नहीं। तो सारी चीजों में इंसान को अपने आप को परखना है कि क्या वाकई ये चीजें मेरे भी रास्ते की रुकावट तो नहीं बन रही। यानी लोग जो है वो ये भी कहते हैं कि मसलन अच्छा भला काम चलता है, यानी मेरे साथ किसी ने डिस्कस किया कि उनका कोई काम था, अब उसमें कोई ऐसी चीज थी जो अल्लाह की नाफरमानी की थी, अच्छा बिजनेस था, चल रहा था, अब अल्लाह का हुक्म पता चला तो छूट गया। तो लोगों ने, उनके खानदान वालों ने उनको ताने दिए कि तुम्हारा दिमाग तो नहीं खराब हो गया, किसकी बातों में आ गई हो, भला चलते काम को भी कोई लात मारता है। यानी लोग क्या कहते हैं, इसमें फिर दूसरा दीन ले आते हैं ना कि देखो आई हुई रोजी को लात नहीं मारते, नेमत को नहीं ठुकराते। फिर इसी तरह ये मसाकिन तरदाउन हा के सारे भी आता है कि एक हमारी साथी है तो उन्होंने भी अपना ये शेयर किया था कि अब घर था, लिया हुआ था, जिस तरह से भी लिया, नहीं पता था, जब पता चला तो उन्होंने बिकने के लिए लगा दिया, और कहने लगी कि बिल्कुल थोड़ा ही अरसा पहले ही लिया था, अभी उसकी यानी सेटिंग्स ही चल रही थी कि अल्लाह तआला ने दिल खोल दिया। तो फिर कहने लगी कि मेरे बहन भाई सब गरीब के लोग हैं, वो बैठ के कहते हैं कि आर यू ओके, तुम्हारा दिमाग तो नहीं खराब, तुम कर क्या रही हो, तुम क्या कर रही हो कि तुम ये घर छोड़ दोगी। तो कहने लगी कि, और ये बातें अब देखिए हमें कमजोर करती है ना, लेकिन जिसका दिल अल्लाह ताला फिर चुन लेता है, और वो फिर उसने छोड़ा बेचा और उसके बाद अल्लाह ताला ने उसको अच्छा भी दे दिया। कोई जरूरी तो नहीं कि अल्लाह की बात मान के दुनिया के अंदर इंसान का सब कुछ चला ही जाता है। यानी हमारी कितनी नमाजें लेट क्यों होती हैं कि हम फोन पे थे, और फोन पे भी क्या हो रहा था, वो जरा बड़ी अच्छी बात शुरू हुई हुई थी, वो खानदान की किसी का कहानी सुना रहे थे, और लोगों का दुख सुख सुनना भी तो फिर अच्छी बात है। और हम नेकियों में लपेट के, यानी नेकी के नाम पे लपेट के तो हम गुनाह करते हैं, और नतीजा क्या निकलता है कि फिर अल्लाह का हुक्म पीछे डल जाता है। यानी नमाज बंद करने लगे दुकान और कस्टमर आ गए, अब कौन 5 दफा दिन में बंद करें, जुम्मे की नमाज पे बंद करें, ये तो मुश्किल है। आप देखिए कि आज भी सऊदी अरब में आप देखें तो नमाजों के वक्त में खट खट खट खट आवाजें आती हैं, कोई खड़ा है तो खड़ा रहे, उनको परवाह भी नहीं। और आप देखिए कि इससे जो आप अपना ट्रस्ट कस्टमर्स पे बना सकते हैं, मेरा ख्याल है कि इसके अलावा नहीं बना सकते। 5 दफा हम लोगों को नो नहीं कह सकते, और वो चीज फिर हमारे पास आ जाती है, कोई खाना ऐसी जगह से भेज देता है, कोई ऐसी चीज है जो अपना फरमानी की है या जो नहीं करने की, फिर हम एक और झूठ बोलते हैं, अच्छा ले लेते हैं, फिर आके आप फेंके या क्या दे। बंदे में जुरत होनी चाहिए, असल में मुझे लग रहा है कि ये आयत इंसान को जुरतमंद बनाती है। ये सब छुटता नहीं है अल्लाह के रास्ते में, कोई मत सोचे कि ये सब कुछ छुट जाएगा। अल्लाह ताला जो हमसे चाहता है वो ये है कि मैं ये देखता हूँ तुम्हारे अंदर जुरत आई है, तो मेरी बात करने के काबिल हुए। हमें कोई कहे ना फुला जगह सब बातें कर रहे थे और एक सभी लोग बातें कर रहे थे और उसमें से एक ने उठ के आपके हिमायत में बात शुरू कर दी, तो कहते अच्छा उसने मेरी हिमायत में बात शुरू कर दी, सब मेरे खिलाफ बात कर रहे थे, मुकाम बनेगा ना दिल में, फिर आपका ट्रस्ट बनता है ऐसे बंदे पे, अच्छा ये है मेरा अपना बंदा, कभी भी मौका होता है दुख सुख में आप उसको पुकारते हैं। जब हम अल्लाह की बात उन लम्हों में कर देते हैं ना जो हमारी जिंदगी के कमजोर लम्हे होते हैं, तो अल्लाह ताला को हम पे एतमाद होता है कि अब ये बना है मेरा बंदा और ये अब करेगा कोई काम जिसको दूसरे नहीं कर सकते। कि लेना अल्लाह से है लेकिन ले अपने तरीकों से, क्यों नहीं देगा भला, भाई क्या हरज है, हमने क्या किया, लो इसमें क्या बुरी बात है अगर हमने ये पढ़ लिया या हमने ये कर लिया। अब देखिए कि ये आयत कितने ही डिफरेंट एंगल से आप देख सकते हैं, दीन के नाते से, दुनिया के नाते से, फिर अब रस्मों रिवाज के नाते से, हराम और हलाल के मामले में, मोहब्बतें पकड़ी हुई है, पाँव पकड़ी हुई है हमारे ये मोहब्बतें। कई दफा हम बहुत दीनदार रिश्ता ठुकरा देते हैं सिर्फ इसलिए कि नहीं हमें सिर्फ अपने खानदान में करना है, खानदान का बेकार शख्स होता है, बेदीन होता है, उसको ले लेते हैं क्योंकि खानदान पे करना है, वो भी इसी में आता है। वाशीरतन अपने खानदान बिरादरियों अपने कौमों किसी के अकीदे पे उसकी मोहब्बतों पे अगर आपने चोट डालनी है ना, तो आप ना महफिलों में बैठ के डाल सकते हैं, ना आप उसको बैठ के तनकीद कर सकते हैं, ना उसको सिखा सकते हैं। उसका मेरी नजर में तो एक ही तरीका है कि उसको कुरान की क्लास मिले, तालिब इल्म बन के, स्टूडेंट बन के जो लोग सीखते हैं फिर वो बातों को मानते हैं। ऐसे बहुत सारे सवाल मुझे यकीन है कि सबके जहनों में होंगे कि क्या करें, फिर किसकी सुने, किसकी ना माने, लोग नहीं मानते, खानदान है क्या है? एक ही इलाज है कि अल्लाह की किताब, ज़ालिकल किताबु ला रैब फ़ीह हुदल लिलमुत्तकीन, अल्लाह की किताब की तरफ हम लोगों को ले आएंगे, आप देखिएगा खुद ब खुद दिल बदलेंगे, बाकी बेमौका की रागनी से कुछ फायदा नहीं होता। यानी ना उससे कोई काम बनता है ना बिगड़ता है, बल्कि बाद के अंदर ज्यादा ही नुकसान होता है। हम सिर्फ पूरे दीन में से अगर एक छोटा सा टुकड़ा किसी को सिखाने लग जाएं कि ये दीन में मना है या ये हराम है ये हलाम है, लोग नहीं समझेंगे, क्योंकि उससे पहले बहुत सारी चीजें उनको बतानी थी जो भी मिसिंग है। मतलब किसी को प्राइमरी में ना पढ़ाए, मिडिल में ना पढ़ाए, डायरेक्ट आप उसके हाथ में बीए की किताबें पकड़ा दें, नहीं सीख सकेगा। इसी तरह ये जो मामले हैं जिसमें खानदान और बिरादरियां और रस्म और रिवाज और से बिदात की बातें, इनका एक इलाज है कि आप किसी तरीके तक उन तक पैगाम दें। खुद नहीं आते ना वो कुरान की क्लासों में, कोई कैसेट, कोई किताब, कोई अच्छा मवाद, किसी मौके पे गेट टुगेदर जिसमें बैठ के ये बातें करें। फिर हमें एक और चीज भी समझ में आती है कि कभी ऐसे मौकों का इंतजार नहीं करना चाहिए कि लोग हमें ऐसी चीजों की दावत दें और हम इतने क्रिटिक बन के कह दें हम नहीं करते वो नहीं करते। ये भी बेटर बैड वे है। क्या पहले से बता दें, आपका तरीका है, आप आमतौर पे बता दें, किसी चीज को पर्सनलाइज ना करें कि भाई आपने कहा इसलिए मैं नहीं आ रही। वो कहेंगे अच्छा जी फलां तो जाती हूँ उनकी जगह पे, मेरे ही घर पे नहीं इनको आना, क्या इसका था कि इनके दिल में मेरे लिए कोई ग्रज है और इसलिए नहीं कर रही। आप इसका मौका ही ना आने दें। एक जब हमारे कॉल और फेल में तजाद नहीं होता ना, तो हम किसी से नहीं डरते। ये जो बात अल्लाह ने कही ना कि अल्लाह के सिवा किसी से नहीं डरते, होता क्या है जो मैंने पर्सनली देखा है करीब से, जब हम दीन की तरफ आना शुरू होते हैं ना, किस मतलब पहले आम जिंदगी गुजर रही थी, अपनी जिंदगी थी, सब करते थे, अब दीन की थोड़ी समझ आई, अब समझ दीन की आ गई कि मसला ये काम खराब है, गलत है। मिसाल दे रही हूँ ना कि जैसे कोई ऐसी चीज जहाँ नाफरमानी का काम है, अब इंसान अपना इजहार करता है वहां पे, वो गैरों में है, कहीं दूसरे है, और खासतौर पर ससुराल में है, तो हम इन जगहों में नहीं जाते, हम इन कामों में नहीं जाते, ठीक है। अब ऐसे ही मौका में एक मौका आ जाता है अपने बहन के घर शादी का, भाई के घर शादी का। अब पता तो है कि ये चीज गलत है, लेकिन अभी ईमान उस दर्जे पे नहीं पहुंचा होता कि बहन को भी नो कह सके कि ठीक है बहन तुमसे प्यार है लेकिन तुम्हारे घर में ये काम हो रहा है, मैं इसमें शिरकत नहीं करूंगी। हम शर्म बशर्म चले जाते हैं क्या सोच के, अब बहन को तो कोई ना नहीं कर सकता, लो ये कैसे हो सकता है कि भांजे या भतीजे की शादी में ना हो। अब आप वहां जाते हैं, आप चुपके चुपके अपनी आंखें जैसे यानी अपने से आंखें चुराते हुए आप जाते हैं कि चलो किसी को क्या पता चलेगा, चली जाती हूँ। अब वहां उसी महफिल में कोई ऐसा भी खानदान का शख्स आया होता है जिनको किसी मौके पे आप नहीं गए होते ये सोच के कि उनके घर में ये नाफरमानी का काम है, ये बेहतरीन मौका होता है उनके लिए आपके ऊपर बात करने का। अच्छा जी बहन के घर हुआ तो सब आ गए और हमारे घर हुआ तो नहीं आए। मैं समझती हूँ कि ये बातें फिर इंसान के अंदर और अपनी बात पे यकीन पैदा करती है। फिर उस दिन जो आप शर्मिंदा होते हैं ना, फिर आप कहते हैं बस अब अल्लाह ताला ये क्या बात है, वाकई अब आइंदा बस मैंने कहीं भी नहीं जाना। ये ग्रेजुअली लोगों को मोहलत देनी चाहिए, ये बीच के रास्ते होते हैं, एक वक्त लगता है एक जमीन से लेके आखिरी सीढ़ी तक पहुंचने में। अगर कुछ लोग बीच की सीढ़ियों में हों, आपको लगे कि आपके घर नहीं आए लेकिन बहन के चले गए, डोंट माइंड इट, दुआ करें कि अल्लाह हमें भी इसकी तौफीक दे, पीछे नहीं खींचना उनको, आगे तौफीक देनी है। और अपने बारे में अगर तो पहले ही दिन यकीन आ गया, जैसे मुझे हजरत उमर रजी अल्लाह तआला अन्हु की बात याद आती है इस आयत को भी पढ़ के, कि जब गजवा बदर हुई सगे मामू को इन्होंने शेख कत्ल किया था, अपने मामू को इन्होंने खुद करा था, और जब बदर के कैदियों का मामला जो पीछे हम बढ़ चुके हैं, तो इन्होंने क्या कहा था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मेरी राय क्या है कि आप इनको कत्ल करा दें और हम में से हर एक को उसका रिश्तेदार दे दें, हम अपने हाथ से करें, ताकि अल्लाह को पता चल जाए कि हमें अपने इन रिश्तों से ज्यादा अल्लाह की जात है। ये ईमान के दर्जे होते हैं, इसके ऊपर जितना भी इंसान बात करे उतनी ही थोड़ी है, लेकिन एक गाइडलाइन देना मकसद था कि वल्लाहु ला यहदिल कौमल फासिकीन। तो लिहाजा जरूरत है इस बात की कि तुम अल्लाह ताला के साथ अपने मामले को दुरुस्त कर लो, और जितना तुम अल्लाह से जुड़ोगे उतना ही वो तुमसे जुड़ेगा। अल्हम्दुलिल्लाह यहाँ तक पहुंच के तिलावत सुनते हैं एक बार। أعوذ بالله من الشيطان الرجيم ما كان للمشركين أن يعمروا مساجد الله شاهدين على أنفسهم بالكفر أولئك حبطت أعمالهم وفي النار هم خالدون إنما يعمر مساجد الله من آمن بالله واليوم الآخر وأقام الصلاة وآتى الزكاة ولم يخش إلا الله فعسى أولئك أن يكونوا من المهتدين أجعلتم سقاية الحاج وعمارة المسجد الحرام كمن آمن بالله واليوم الآخر وجاهد في سبيل الله لا يستوون عند الله والله لا يهدي القوم الظالمين الذين آمنوا وهاجروا وجاهدوا في سبيل الله بأموالهم وأنفسهم أعظم درجة عند الله وأولئك هم الفائزون يبشرهم ربهم برحمة منه ورضوان وجنات لهم فيها نعيم مقيم خالدين فيها أبدا إن الله عنده أجر عظيم يا أيها الذين آمنوا لا تتخذوا آباءكم وإخوانكم أولياء إن استحبوا الكفر على الإيمان ومن يتولهم منكم فأولئك هم الظالمون قل إن كان آباؤكم وأبناؤكم وإخوانكم وأزواجكم وعشيرتكم وأموال اقترفتموها وتجارة تخشون كسادها ومساكن ترضونها أحب إليكم من الله ورسوله وجهاد في سبيله فتربصوا حتى يأتي الله بأمره والله لا يهدي القوم الفاسقين